चलिए अल्फाज की वजाहत देख लेते। पहले अस्मा को देखेंगे। इस्तेजालुन जल्दी करना, ऐन जीम लाम रूट है, इसम मस्तर है। अजलुन मुद्दते मुकर्रर, हमजा जीम लाम रूट है। तुगयानुन सरकशी खुद पसंदी। तोए गैन या फिर तोए गैन वाओ, दोनों ही इसके रूट हैं। रुफेलत जो होते हैं वो बदल भी जाते हैं, तो उसी की एक सूरत है। इसम मस्तर है ये। अदुर्रु नुकसान दुख, द्वाद रा रूट है, इसम मस्तर है ये। जंप हक में या जानिब तरफ, ये सब माने में आता है ये लफ्ज। जीम नून बा। क़ाइदन बैठा हुआ। काफ ऐन दाल रूट है, इसम फाइल, वाहिद मुज़क्कर। क़ाइमन खड़ा हुआ। काफ वाव मीम रूट है, इसम फाइल, वाहिद मुज़क्कर। मुसरिफीन फजूल खर्च लोग। सीन राफा रूट, इसम फाइल, जमा मुज़क्कर। अलकुरूना नस्लें। काफ रा नून, इसम जमा है ये। खलाइफा जानशीन। खा लाम फा रूट है। इसम जमा है ये भी। तिलकाई तरफ या जानिब। लाम काफ या रूट, इसम ज़र्फ़ है। अज़लमा ज़्यादा ज़ुल्म करने वाला। ज़ोए लाम मीम, इसम तफदील, वाहिद मुज़क्कर। शुफ़ाउ सिफारिश करने वाले। शीन फा ऐन रूट है, इसम फाइल, जमा मुज़क्कर। उम्मतुन कौम, मिल्लत मुद्दत तरीका और रास्ता, ये पांचों लफ्ज़ माने हैं इसके उम्मत के। कौम मिल्लत मुद्दत तरीका और रास्ता। हमजा मीम मीम इसका रूट है। कलीमतन एक लफ्ज़, फरमान जुमला मुआहदा। काफ लाम मीम इसका रूट है। अल मुंतज़िरीन इंतज़ार करने वाले। नून ज़ोएरा रूट है, इसम फ़ाइल, जमा मुज़क्कर। चलिए अफ़ाल को देखते हैं। युअज्जिलू वो जल्दी करता है। ऐन जीम लाम बाब तफ़ईल। ताजीलन मस्तर। फेल मुदारे वाहिद मुज़क्कर गायब। लकुदिया अलबत्ता पूरा किया जाता। काफ द्वात या रूट है। बाब दरबा। कदयन या कदा अन दोनों मस्तर हैं इसके। फेल माजी मजहूल वाहिद मुज़क्कर गायब। नजरु हम छोड़ देते हैं। वाउ ज़ाल रा रूट, बाब फतह। वज़रन मस्तर, मोतल मनसूब है ये। फेल मुदारे जमा मुतकल्लिम। या महूना وہ اندھے پھرتے ہیں. عین میم ہا روٹھے باب سمیا ام ہن مستر فعل مدار جمع مذکر غائب مسا چھوئی اس کو چھوئی میم سین سین روٹ باب نصرا مسن یا مسیجن دونوں مصدر ہیں فعل ماضی واحد مذکر غائب دعا اس نے پکارا دال عین واو باب نصرا دعا ان مصدر فعل ماضی واحد مذکر غائب کشفنا ہم کھول دیتے ہم نے کھول دیا کاف شین فا باب دربا کشفن مصدر فعل ماضی جمع متکلم زجینا خوبصورت بنا دیا گیا اس کے لیے خوبصورت بنا دیا گیا زا یا نون روٹ ہے باب تفعیل تزینن مصدر فعل ماضی مجہول واحد مذکر غائب لننظر تاکہ ہم دیکھیں نون زویرا باب نصرا نظرن مصدر فعل ماضی جمع متکلم تتلا پڑھی جاتی ہیں تا لام واو روٹ باب نصرا تلون جتیلا وطن مستر فعل مدار مجھول واحد مؤنث غائب اتی لے آؤ حمزہ تایا باب داربا اتیانن مستر فعل امر واحد مذکر حاضر بدل بدل دو باد اللام باب تفعیل تبدیلن مصدر فعل امر واحد مذکر حاضر ابدل میں اس کو بدل دوں باد اللام باب تفعیل تبدیلن مصدر فعل مدار واحد متکلم ادرا دال رو یا روٹ ہے باب افعال ادرا ان مصدر فعل ماضی واحد مذکر غائب لبستو میں رہا لام با سا روٹ ہے باب سمیا لبسن مصدر فعل ماضی واحد متکلم افترا اس نے جھوٹ باندھا فارا یا روٹ ہے باب افتیال افترا ان مصدر فعل ماضی واحد مذکر غائب یفلحو وہ فلاح پاتا ہے فالام ہاروٹ ہے باب فال افلاحن مصدر فعل مدارے واحد مذکر غائب تنبئونا تم خبر دیتے ہو نون با حمزہ روٹ باب تفعیل تنبی ان مصدر فعل مضارع جمع مذکر حاضر تعالی وہ بلند ہوا عین لام واو باب تفاعل فا کے بعد زبر فا کے بعد الف تفاعل تعالو مصدر فعل ماضي واحد مذکر غائب سبقت ہو گزری سین با قاف روٹ ہے باب دربا سبقن مستر فعل ماضی واحد مؤنث غائب انتظرو انتظار کرو تم سب نون زویرا باب افتیال انتظارن مستر فعل امر جمع مذکر حاضر بس جی.